नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। चितवनको जोगडीमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 10 जना भन्दा बढी घाइते। निजामती कर्मचारी युनियनको कार्य समितिका लागि निर्विरोध नभएका पदमा मतदान शुरू। बिजनेस नपाएर स्थगित भएको संविधान सभाको बैठक बस्दै विभिन्न समितिले पेश गरेका प्रतिवेदनमाथि छलफल हुने। भारतमा भएको लोकसभा निर्वाचनको मतपरिणामबारे आकलन शुरू। भारतीय जनता पार्टी अग्रस्थानमा रहने सर्वेक्षण। र सौराहामा जारी गैंडा कप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज कावासोती र भण्डारा भिड्दै आईपीएलमा चेन्नई र राजस्थान तथा बेंगलोर र दिल्ली भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। चितवनको जुगडीमा आज बिहान भएको 2 बस र कार एकापसमा ठोकिएर भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। 10 जना भन्दा बढी घाइते भएका छन्। मृतकहरूको शनाखत नभएको प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घटना बिहान 9:15 भएको र अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ। गाडीहरूको नम्बर खुल्न नसकेको प्रहरीले बताएको छ। नेपाल निजामती कर्मचारी युनियनको नयाँ कार्य समितिका लागि निर्विरोध नभएका र सहमति जुट्न नसकेका पदहरूमा केही बेर अघिबाट मतदान शुरू भएको छ। युनियनको अध्यक्ष र महासचिव सहित केही पदमा निर्विरोध भए पनि अन्य पदहरूमा सहमति हुन नसकेपछि मतदान भएको हो। रत्नगर स्थित होटल स्टार ब्याङ्केटमा युनियन चितवनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद पराजुरीले मत खसालेर मतदान शुरू गर्नु भएको हो। मतदान दिउँसो 2 बजेसम्म चल्नेछ। मतदानमा देशभरबाट आएका करिब 750 जना प्रतिनिधिले सहभागिता जनाउँदैछन्। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, 4 सचिव, महिला केन्द्रीय सदस्य लगायत अन्य पदहरूमा मतदान हुने युनियनका जिल्लाध्यक्ष पराजुरीले जानकारी दिनुभयो। युनियनको वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद पोखरेल, विष्णु बहादुर रायमाझी, महेन्द्र प्रकाश शर्मा, महिला उपाध्यक्षमा दुर्गादेवी आत्रेय र बिन्दा कुमारी नेपालको उम्मेद्वारी परेको छ। खुल्लातर्फ 4 सचिवका लागि 15 जनाले उम्मेद्वारी दिएका छन्। सचिव पदमा कमला पोखरेल, केशव प्रसाद गौतम, गोपाल प्रसाद ढकाल, नवराज सुवेदी, नवराज जैसी, नारायण प्रसाद शर्मा, दुर्गा प्रसाद फुयाल, मनोज कुमार सुनवार, विष्णु प्रसाद ग्यावाली, राजु प्रसाद उप्रेती, टंकनाथ पौडेल, राजेन्द्र बुढाथोकी, लीलाधर अर्याल, सुभाष कुमार कोइराला र रामकुमार कोइरालाको उम्मेद्वारी परेको छ। एक कोषाध्यक्ष पदका लागि नवल कुमार मल्ल र नारायण प्रसाद नेपालको उम्मेद्वारी परेको छ। श्रेणीविहीन उपाध्यक्षका लागि सोमनाथ कोइराला र शंकरपुरी पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्षतर्फ देवेन्द्र कुमार खत्री, धनराज राई, महेश पन्त र शंकर बस्नेतको उम्मेद्वारी परेको छ। त्यस्तै पश्चिमाञ्चलमा किरण राज तिवारी र जयेश्वर पन्थी, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा नन्दराम चौलाघाई, पदमबहादुर जीसी, विष्णुदत्त रेग्मी, शान्तराज अधिकारीको उम्मेद्वारी परेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो। युनियनको 6 अधिवेशनमा अध्यक्ष र महासचिव पदसहित केही पदहरू भने सर्वसम्मत भएका छन्। अध्यक्षमा पुनः सुबोध कुमार देवकोटा र महासचिवमा जित बहादुर मडई सर्वसम्मत निर्वाचित भएका हुन्। निर्विरोध हुनेमा मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी, मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगत बहादुर मगर, मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा प्रेम बहादुर निदाल, केन्द्रीय स्तरका कार्यालयबाट क्षेत्रीय उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। संविधान सभा बिजनेस विहीन अवस्थामा पुगेपछि अनिश्चितकालका लागि स्थगित भएको संविधान सभाको बैठक आज बस्ने भएको छ। बैठक अपरान्ह 3 बजेका लागि डाकिएको छ। संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार अध्यक्ष सुभाष चन्द्र नेमुवाङले बैठक डाक्नु भएको हो। संविधान सभा अन्तर्गत संवैधानिक अभिलेख अध्ययन तथा निर्कुल समिति अन्तर्गत गठित उपसमितिहरूले धमाधम आफ्नो प्रतिवेदनहरू समितिमा पेश गर्न थालेपछि उक्त प्रतिवेदनमाथि बैठकमा छलफल गरिन लागेको हो। गत शुक्रबारसम्ममा प्राकृतिक स्रोत आर्थिक अधिकार र राजस्व बाँडफाँड र राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समिति र राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदन र मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति तथा न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदन अध्ययन गर्न गठित तीनवटा उपसमितिहरूले आफ्नो प्रतिवेदन समितिमा पेश गरेपछि संविधान सभाको बैठक सञ्चालनको मार्ग खुलेको हो। उपसमितिहरूबाट प्राप्त प्रतिवेदनहरू अभिलेख अध्ययन तथा निर्कियल समितिले शनिबारसम्ममा पारित गरी संविधान सभामा पठाउने तयारी रहेको समितिका एक सदस्यले जानकारी दिएका छन्। समस्याग्रस्त सहकारीको छानबिन गर्न गठन भएको आयोगले छ महिना लामो अध्ययनपछि आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ। गौरी बहादुर कार्कीको समजगतमा गठन भएको आयोगले सहकारीमा ठगी गर्नेलाई 20 वर्ष जेल सजाय गर्नुपर्ने प्रस्तावसहित प्रतिवेदन बुझाउन लागेको हो। आयोगले गरिबी निवारण मन्त्रालय समेत सम्हाल्नुभएका प्रधानमन्त्री सुशील कोइरालालाई प्रतिवेदन बुझाउनेछ। आयोगले सहकारीमा 50 करोड़ भन्दा बढ़ी ठगी गर्नेलाई 20 वर्ष जेल सजाय हुने व्यवस्था ऐनमा गर्न प्रस्ताव गरेको छ। आयोगले तयार गरेको मसौदामा कानून कमजोर भएका कारण नै सहकारीमा ठगी बढ्दै गएको निष्कर्ष निकालिएको छ। प्रतिवेदन दिउँसो 2 बजे बुझाउने कार्यक्रम छ। गर्मी मौसममा पानीजन्य रोगको सम्भावना बढ़ी हुने भएकाले सचेत हुन चिकित्सकहरूले आग्रह गरेका छन्। यो सिजनमा हेपाटाइटिस र झाडापखला गराउने जीवाणु बढ़ी सक्रिय हुने र द्रुत गतिमा फैलिन सक्ने भएकाले पानी उमालेर मात्र पिउन उनीहरूको सुझाव रहेको छ। धेरैजसोले पानी फिल्टर गरेर खाए सुरक्षित भइन्छ भन्ने सोचे पनि अहिले प्रयोग हुने धेरैजसो फिल्टरमा छानिएको पानी सुरक्षित नहुने डाक्टर शेरबहादुर पुनले बताउनुभयो। उहाँका अनुसार सामान्य फिल्टरले हेपाटाइटिस र झाडापखलाको जीवाणु रोक्न नसक्ने देखिएकाले पानी उमालेर पिउनु सुरक्षित हुने उत्तम उपाय भएको उहाँको भनाइ छ। यस्तै गर्मी मौसममा सरसफाइमा विशेष ध्यान दिन तथा तरकारी र फलफूल राम्रोसँग पखालेर मात्र खानुपर्ने डाक्टर पुनले सल्लाह दिनुभएको छ। जन्डिसका रूपमा लिने हेपाटाइटिस ए सुँगुरबाट मान्छेमा सर्ने सम्भावना धेरै हुने भएकाले मासु खाँदा राम्रोसँग पकाएर मात्र खानुपर्ने उहाँको जोड़ छ। गर्मी महिनामा बढ़ी देखिने जन्डिसबाट छिटो निको हुन पोषणयुक्त र सन्तुलित खानेकुरा खानुपर्ने डाक्टर पुनले बताउनुभयो। सामान्यत जन्डिस 6 हप्तामा मात्र निको हुने भएकाले अहिलेसम्म अस्पतालमै भर्ना हुनुपर्ने गरी बिरामी नदेखिएको भन्दै उहाँले जन्डिस हुँदा कलेजको काम गर्ने क्षमतामा प्रभाव पर्ने भएकाले छिटो निको हुनका लागि खानपानमै ध्यान दिनुपर्ने बताउनुभयो। अब पालो अर्पण जन आवाजमा हाम्रो प्रश्न छ, संविधान निर्माणका क्रममा राजतन्त्र र हिन्दुत्वको विषयमा सम्झौता गर्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँको विचार के छ? ए सकारात्मक कुरा, बी जनताको सम्मान र सी बोलीमा भर छैन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझा 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ़ टेटोडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ़ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा नानगढ़ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0656 63 0063 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। भारतमा करिब एक महिना चलेको लोकसभा निर्वाचन सकिएला गर्दै मत परिणामबारे आकलन गर्न थालिएको छ। 543 सीटका लागि भएको मतदानको मतगणना भने 16 मेमा गरिने भारतीय निर्वाचन आयोगले सुनाएको छ। लोकसभाको निर्वाचन सम्पन्न भएसँगै भारतमा आगामी सरकार गठनका विषयमा विभिन्न अनुमान गर्न थालिएको छ। त्यहाँका ठूला टेलिभिजन च्यानलहरूले लोकसभामा कसले कति सीट हासिल गर्छ भनी गरेको जनमत सर्वेक्षणमा भारतीय जनता पार्टी अग्रस्थानमा देखिएको छ। टाइम्स नाउ ओआरजी इण्डियाको जनमत पोलमा भाजपा नेतृत्वको गठबन्धन एनडीएको पक्षमा 229 सीट देखिएको छ भने कंग्रेस नेतृत्वको यूपीए गठबन्धनको पक्षमा 148 सीट मात्र देखिएको छ। त्यस्तै अन्य साना दलहरूले जम्मा सीट 146 सीटमा विजय हासिल गर्ने जनमत देखिएको छ। त्यस्तै आज तकले गरेको सर्वेक्षणले भाजपाको गठबन्धनमा 261 देखि 283 सीट, कंग्रेस गठबन्धनलाई 110 देखि 120 सीट र अन्य दलको पक्षमा 150 देखि 162 सीट प्राप्त हुने देखाएको छ। त्यसै गरी एनडीआरटीबीले गरेको जनमतले भाजपा गठबन्धनको पक्षमा 289 सीट, कंग्रेस गठबन्धनलाई 101 सीट र अन्य दलहरूलाई 153 सीट प्राप्त हुने देखाएको छ। खेल समाचार। चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा यंग स्टार कावासुती र हर्दियुवा समाज बीच प्रतिस्पर्धा हुँदैछ। यसअघि यंग स्टारले त्रिवेणी युथ क्लब मुङलिन र भण्डाराले रामपुर फुटबल क्लब रामपुरलाई पराजित गरेका थिए। खेल दिउँसो 3 बजेपछि बागमारा सामुदायिक वनको चौरमा शुरू हुनेछ। हिजो भएको खेलमा एनएफसी नानगढले वीरेन्द्रनगर फुटबल क्लबलाई 8-0 भारी अन्तरले गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। उता इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज 2 खेल हुँदैछ। अपरान्ह 7:15 हुने पहिलो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 9 खेल खेलेको चेन्नईको 14 अङ्क छ भने समान खेलबाट राजस्थानले 12 अङ्क जोडेको छ। चेन्नई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने कोशिशमा रहनेछ भने राजस्थानले जिते अङ्क तालिकामा तेस्रो स्थानमै रहनेछ। त्यस्तै बेलुका 7:15 हुने दोस्रो खेलमा 7 स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर र पुसारमा रहेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। बेंगलोरले खेल जिते एक स्थानमाथि उक्लनेछ भने दिल्लीले जिते यथा स्थानमा रहनेछ। यसअघि गैराती भएको खेलमा सनराइजर्स हैदराबादलाई 7 विकेटले पराजित गर्दै मुम्बई इण्डियन्सले तेस्रो जित हात पारेको छ। हैदराबादले प्रस्तुत गरेको 157 रनको लक्ष्य मुम्बईले लेन्डल सिमन्स र अम्बाटी राइडुको अर्धशतकको मददमा 19 ओभरमा 3 विकेटको जितीमा भेटायो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले 20 ओभरमा 3 विकेट गुमाएर 157 रन बनाएको थियो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चितवनको जुगेडीमा भएको सवारी दुर्घटनामा 2 मृत्यु, 10 भन्दा बढी घाइते। निजामती कर्मचारी युनियनको कार्य समितिका लागि निर्विरोध नभएका पदमा मतदान शुरू। बिजनेस नपाएर स्थगित भएको संविधान सभाको बैठक बस्दै विभिन्न समितिले पेश गरेका प्रतिवेदनमाथि छलफल हुने। भारतमा भएको लोकसभा निर्वाचनको मत परिणामबारे आकलन शुरू। भारतीय जनता पार्टी अग्रस्थानमा रहने सर्वेक्षण। र सौराहामा जारी गैंडा कप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज कावासोती र भण्डारा भिड्दै आईपीएलमा चेन्नई र राजस्थान तथा बेंगलोर र दिल्ली भिड्ने। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ